انسان کو پریشان بھی بہت کرتی ہے اور اخلاص کے مقام پر اس کو نہیں پہنچ رہی ہے. اسی لیے کسی فلاسفر کا مقولہ ہے کہ اگر میرے علاوہ ساری دنیا اندھی ہوتی تو میں آدھی پرابلم سے بچ جاتا دنیا کی. گھر کیوں لاگے, جاگر کیوں لاگے, گھر کیوں لاگے, لگڑوں پہلام سے کیوں آ رہے, چورا پہلام سے کیوں آ رہے, چھوٹی کے بھی لاگے کیوں لا کر, یہ اندر کی بیماری. اور یہ انسان کو پریشان کرتی ہے اور جب تک یہ موجود ہو وہاں پر یہود کے بارے میں اللہ تعالیٰ نے ایک سب سے بڑی بات کہی, بول رہے گور بادو بیمار یا پالو کہ یہ کرتے کچھ نہیں اور مخلوق سے تعریف کرتے ہیں. یہود کے جو علماء تھے اس وقت ان کی برائیاں قرآن میں بہت بیان کی, اس لیے اس قوم کو ہدایت سے روکا ہے ان کے علماء, یہود کے علماء. جب نبی عباد صلی اللہ علیہ وسلم کی نبوت کا اعلان ہوا ہے اور یہ بات ہے نہیں, مدینہ منورہ کے اطراف میں یہودیوں کے گاؤں تھے, بنو نذیر, بنو قریظہ, بنو قین کا آگے دروازہ چلے تو صدر, اس سے آگے چلے تو خیبر. یہاں مدینہ میں کیسے آئے؟ حالانکہ یہود کا مساری شراب سے لے کر بعد کے انبیاء کا من یہ بنی بیت المقدس نور کے شام میں رہتے ہیں, ان کے بڑے آئے تھے. آخری نبی جو آنے والے ہیں وہ ہجرت کرنے یہاں آئے, ان کے بڑوں کو معلوم, ان کی کتابوں میں معلوم لکھا ہوا ہے, ان کی کتابوں میں وہ جگہ تلاش کرتے کرتے کرتے کرتے یہاں پہنچے اور آباد ہو گئے تھے اس نیت سے کہ جب ان کی نبوت کا اعلان ہوگا تو سب سے پہلے ہم ان پر ایمان لائیں گے اور ان کی مدد کریں گے ان کے مشن میں, ان کی نبوت کے کام میں اور ان کی دعوت کے کام میں ہم لگیں گے. لیکن جب عالم بگڑتا ہے نا تو بریانی بگڑتی ہے, اور عام آدمی بگڑتا ہے تو بازی بگڑتی ہے, بازی خراب ہونے کی وقت نہیں آئے, بازی بھی بگڑتا وہ اتنا بریانی خراب ہو جاتا ہاں بات کروں گی لیکن صحیح بات ہے. حضرت نبی پاک صلی اللہ علیہ وسلم نے فرمایا تھا کہ دس عالم یہ سب پہلو پھیلے ہوئے ہیں ان گاؤں میں دس, اگر یہ مسلمان ہو جا رہا ہے کلمہ پڑھ لیں تو ایک بھی بنی اسرائیل ایمان سے محروم نہیں رہے گا. انہوں نے تحریف نے کی ان کی کتابوں میں جو صفات, آپ کا جو کتنے کیا شکل ہوگی, داڑھی کیسی ہوگی, بال کیسے ہوں گے, ناک مبارک کیسے ہوگی, آنکھیں کیسی ہوگی, یہ سب لکھا ہوا ہر چیز میں تحریف کی اور اس کی جگہ پر دوسرا لفظ لے گیا. اور جب کوئی پوچھنے کے لیے آتا تھا تو وہ تورات کھولتے تھے اور وہ اپنی لکھی ہوئی چیز پڑھتے تھے کہ بہت لمبے ہوں گے. حالانکہ نبی پاک صلی اللہ علیہ وسلم کا جو قد تھا उसकी तरह ज्यादा लंबा भी नहीं था और छोटा भी नहीं, दोनों के बीच बीच में आपका आई थी, आंखें ऐसी होगी, ये सब लिखा हुआ था। तो वो अपने पढ़ते थे तो वो पूछने वाले कहते थे कि फिर तो ये नहीं है, हमें जो बशारतें मिली है इशारे इतना तो सलाम बशारत देकर गए वो मुबशिरन के रसूल यहदी मिन बादी हु अहमद, इब्राहिम अलैहिस्सलाम ने जो दुआ मांगी थी रब्बना हु काफी रसूल मिन हु मिन दुआ रही, ये तो ऐसे नहीं कहा जाता। इतनी चीजें लिखी हुई थी जब बैतुल मुकद्दस के ऊपर सहाबा पहुंचे हैं तो वहां के पुराने राहिब और पादरी लोग जो कभी बाहर नहीं निकलते थे, लेकिन उनको मालूम हुआ कि वो आएगा, और इन्होंने यू कहा कि तुम इनके जो खलीफा है उनको यहां बुला, हमारे पास उनके आराम में है और हमारे शहीदों में लिखा हुआ है कि ऐसी ऐसी शक्ल का एक इंसान होगा उमर इब्न खत्ताब रबी अल्लाह तआला अन्हू, और इसके हाथों पर बैतुल मुकद्दस मुसलमानों के कब्जे में जाएगा, मुसलमान सब कब्जा करेंगे। इसको बुला चुनाचे सहाबा ने हजरत उमर इब्न खत्ताब रबी अल्लाह तआला अन्हू को आपने लोगों ने मना नहीं किया कि आप सफर करोगे तो यहां बहुत अहम था, वो निकले लंबा किस्सा है उनका बैतुल मुकद्दस जाने का, अपने गुलाम असलम के साथ मिले, असलम को कहा देखा थोड़ी देर ऊंट के ऊपर तू बैठेगा मैं चलू फिर मैं बैठू तू चले, इतना मैं जो कहता हूं अमीर उसकी हालत में गुलाम को बिठाते थे खुद चलते खुद बैठते थे वो चलते, तो वहां पहुंच निकले उन्होंने देख और देख करके कि आज पकड़ाने की जरूरत नहीं है, देख देख और मत उसी में आप ही तुरंत उन्होंने अपने अपने कंडीशन रखे कि इस तरीके से अगर रोड पर हम देने के लिए तैयार हैं आप उनका ठीक है वो दूसरे कहते हो लेकिन आप अपने हाथ से लिख दो तो सारा का कारण मतलब उन्होंने कह दो उन्होंने अपने मुबारक हाथ से वो लिख दिया सारा उनके साथ जो कंडीशन उन्होंने वहां हजार बदलाया एक जगह जो उन्होंने अपने लिए खास की थी वहां पर धमाक का वक्त हुआ, लोगों ने कहा यही पढ़ दीजिए कहें मैं पढ़ूंगा घर आने वाला मुसलमान चलिए यहाँ हजरत उमर इब्न खत्ताब रज़ी अल्लाह तआला अन्हु ने नमाज पढ़ी है कि जगह उनकी ये भी लिखा। मैं तो ये कह रहा था कि यहूद की एक बुराई कुरान पाक ने ये बयान की है वही कुछ गुण और युक्त मधुर विमान व्यवहार देखो ये उनके उलमा जो है करते कुछ नहीं है और मखलूक से तारीफ चाहते हैं अजाब से बचा हुआ मत समझना ये अजाब से बच गए गैर होगी ये ईमान नहीं लाए उनकी वजह से उनकी कौम ईमान नहीं लाई और ये सिलसिला चल पड़ा है बस अब आने वाले जो भी पैदा होंगे वो बगैर ईमान ही के पैदा होंगे। ये जो हम हर नमाज में पढ़ते हैं वही मखदूब अलैहिम वलद्दालीन यहूद पर अल्लाह का गजब नसारा बाल अल्लाह का गजब इनके ऊपर एक सब सब पूछने लगे कुरान कहता है कि इन पर अल्लाह का गजब है हम तो इनको देखते हैं कि तो सारा मुजाहिर है ये तो सारा मुजाहिर है और ये तो हम तो पढ़ते हैं कि इन पर अल्लाह का गजब है اور ظالم یہ بھی سمجھ میں نہیں آتا. وہ غضب کیا ہے؟ یہ ایمان سے محرومی, یہ اصل میں غضب ہے کہ اس دن سے آج تک ہر بچہ پیدا ہونے والا بغیر ایمان کے پیدا ہوتا ہے, بغیر ایمان کی زندگی گزارتا ہے, اور بغیر ایمان کی دنیا سے جاتا ہے, اور جہنم کا حقدار بنتا ہے. اور کتنا ہی ان پر محنت کرو, کام کرو, دعوت دو, سمجھاؤ, لیکن بس ان کا یہ ایک عقیدہ ہے کہ ہمارا جو مذہب ہے وہ کبھی بدلے گا نہیں, وہ ہمیشہ ہمیشہ کے لیے ہے. اس کے لیے کہتے قرآن میں ہے لن تمثل النار الا ابدا, معدودہ ہے تو کوئی یہودی جنت جہنم میں نہیں جائے گا, سب جنت. اور اگر کوئی گیا تو چلے جتنے دن وہ بچرے کی پوجا کی تھی, کتنے دن بچرے کی پوجا کی تھی انہوں نے پوجا لے کر سلام کے آنے سننے کا, کتنے دن باقی کوئی جہنم میں یہودی جائے گا. اور قرآن پاک میں یہ بھی ہے وقال دن یہود نہیں سکیں نسارا آرشے, وقال دن نسارا نہیں سکیں یہود آرشے لئی ادھر جنت اللہ ان کا نہودن اور نسارا. یہودی کہتے تھے کہ یہودی کے علاوہ کوئی جنت میں نہیں جائے گا, نسارا کہتے تھے کہ نسارا کے علاوہ کوئی جنت میں نہیں جائے گا. پھر کا معنی کی ہو قرآن پاک کی یہ تمہارے خواب و خیال ہے, وہم ہے. قلہات دلیل لاؤ. یہ بیماری انسان کی حب المدح من الخلق, اس سے آدمی اپنے آپ کو دیتا ہے. کوئی تمہاری تعریف کرتا کسی کام کی ضرورت ہو تو ہاں بھی مت کرو اور نہ بھی مت کرو. یہ تو باتوں کو آدمی نہ کہتا ہے, لیکن نہ کہنے میں بھی کچھ نہ کچھ نہیں ہے, ہم کچھ بھی نہیں ہے, یہ ہمارے بڑوں کی بس جو آئے ہیں باقی ہم کچھ بھی نہیں ہے. ایسا جب تک بھی دس تک تھوڑا سا تھوڑا لے لیتا ہے, یہ بولو ہی مت, ہاں بھی مت بولو, نہ بھی مت, ہم نیچے دقت کرے گا اگر کوئی لالچ کا جملہ کرے اور کسی طریقے سے برائی کا کریں. آگے پاس میرے رب میں تو دعا کر رہے گا اللہ میری مغفرت کرے, اللہ میری اصلاح کرے. یہ طریقہ ہے اے میرے پیارے بیٹے, اگر کوئی عمل رائے کے دانے کے برابر ہو پھر وہ عمل کسی پتھر کی چٹان کے اندر میں ہو, آسمانوں میں ہو یا زمین میں ہو, اللہ اسے حاضر کر دیں گے. ومن یعمل مثقال ذرۃ خیر یرہ ومن یعمل مثقال ذرۃ شر یرہ. یہاں تو رائے کے دانے کے برابر کہا, وہاں ذرہ کے برابر کہا. ذرہ کس کو کہتے ہیں؟ یہ جو دھوپ پہ اڑتے ہوئے نظر آتے ہیں ساتھی کے اوپر, ہر بار تو اڑتی ہوئی چیزیں نظر آئے گی آپ کو, اس کو ذرہ کہتے ہیں. اللہ فرماتے ہیں کہ کتنا بھی کوئی نیکی کا عمل تمہارا ہوگا قیامت میں ہوگی, اور اتنا کوئی برائی کا عمل ہوگا اور تم نے اس کو معاف نہیں کروایا ہے, توبہ نہیں کی ہے, تو وہ بھی سامنے آ جائے گی. ہاں اگر معاف کروا لیا ہے, توبہ کر لی ہے, تو پھر وہ نامائے آمان میں سے اس کا ریکارڈ ختم ہو جاتا ہے. یہ میرے پیارے بیٹے نماز کی پابندی کرتے تھے. یہ کوئی حضرت عثمان علیہ السلام کی باتیں ہیں جو میں نے وہاں مکینے کی مسجد میں آ کر رکوع پڑھا تھا, وقت ہو گیا آدھا باقی رہ گیا. یاد نہیں نصیحت کرنے کا طریقہ ان کے تناب میں, اے میرے پیارے کا ترجمہ کیا ہے؟ میرے پیارے. ہم لوگ اپنے بیٹے کو جب کوئی بات کہتے ہیں تو ہمارا لہجہ کیسا ہوتا ہے اور وہ بول کیسے ہوتے ہیں, خاص طور سے گجراتی بولنے والا. اللہ معاف کرے, وہ ہمارے بھروس میں تو بالکل ہی ایک دم. وہ بیچارہ اگر تمہاری بات سنتا ہو تب بھی نہ کہتے. آج کل تو دنیا میں کڑوی سے کڑوی دوا کیپسول میں بھر کر پلانے کا طریقہ شروع کیا. कड़वी दवाएं तो पिएंगे नहीं, बच्चे नहीं पिएंगे खास करके, लिहाजा उनके लिए कैप्सूल बनाए, वैसे निकल जाएंगे अंदर जाकर सुन जाएगी और वो दवा उसके पेट में पहुंच जाए। हम लोगों को कड़वी दवाएं कैप्सूल में बदल पिलाना हमने सिखा दी, वो बस ऊपर में जो दर्द चला आ रहा है उसी के ऊपर एक मेरे प्यारे नमाज की कामना पुराने पाठ में सबसे नमाज नमाज नमाज, लेकिन यही एक अमल है कि जो इंसान को अल्लाह से जोड़े रखता है, वरना आदमी बहुत जल्द अल्लाह से कट जाएगा, जहां मस्जिद से कटे अल्लाह से कटे। और बड़ी बड़ी बातों का हुक्म देते रहना और बुरी बातों से रोकते रहना, ये एक बहुत बड़ा शौबा है दूसरों की इस्लाह का। और ये जो हमारी दावत और तबलीग की लाइन में ले जा रहे हैं उसमें एक अहम चीज है उसको सीखना, जैसे और चीजें सीखेंगे। आदमी जब शुरू करता है, हमारा एक दोस्त वहां मैं किसी जमाने में इंडिया में था, वो कह रहा था कि मतलब मैं नमाज पढ़ता था पांच वक्त, लेकिन नमाज ऐसी ही पढ़ता, मुझे नमाज आती नहीं लेकिन पांच वक्त में मुझे शर्म आती थी, किसी को ये कहते हुए तो मुझे नमाज सिखाओ। तो इस पर कह रहे थे कि तबलीग जमात का एहसान हम जैसे अवाम पर कितना बड़ा है, सारी उम्मत के ऊपर है, लेकिन हमारे जैसे जो बचपन में मकतब में मदरसे में नहीं गए और कुछ नहीं सीखा किसी से, हम लोगों को इसकी जो नेमत मिली है उस नेमत को वो बेचारा बयान कर रहा था कि मतलब में नमाज पढ़ रहा था, ऐसे जाता था और खुश था कि मैं नमाज दी। मुझे गांव के लोगों ने इंडिया में तैयार किया 10 दिन के लिए, मैं तैयार हूं। अब एक गांव से दूसरे गांव पैदल नमाज जाने वाले हमने साहब ने क्या कहा कि चलो भाई दो दो आदमी लाइन लगाना और नमाज का मुजाकरा करते हुए एक दूसरे को सुनाते हुए चलो उस गांव तक पहुंचने में हर शब्द का अपनी नमाज दूसरे को सुना है। जब हमने साहब नहीं कहा बाया मरी गयो पकड़ा ही है पकड़ा है। अब मैंने हिम्मत करके कह दिया अमीर कि माफ करना मुझे नमाज नहीं आ रही, चलते हो बहुत विचार है सब अपने साथ, इनमें सब जो पुराने होते हैं शब्द आला करने की होती है और हिम्मत और मौजत भी होती है। तो जरूर मैं उस 10 दिन के अंदर नमाज सीख कर आया और आजकल अल्हम्दुलिल्लाह सही नमाज उसके बाद पढ़ रहा हूं। ये हिम्मत भी होगी, हिम्मत तो एक काफिया एक जगह पर भी जमात ले, ये जो काफी इमामों को नहीं मानते हैं जो जमात इमामों को विकास इमामों को नहीं मानते, वो वहां पहुंच गए उनके पास। उन्होंने कहा भाई हम तुम्हारे साथ मुनाजरा कर लेंगे, चराई बीच में कर दें क्या करें, अब अगर हमारे जैसे आदमी होता तो वहां अच्छे से चढ़ा कर खा ले मेरे साथ निकाल ले भाई, देखो जो बीच पड़ेगा उसको बीच का करो, हाथ पड़ेगा हाथ का करो, ऐसा करो कि कल सुबह में तुम आ जाओ हमारे साथ, हम और तुम मिलकर दोनों ऐसे लोगों के पास जावे जो लेकिन फिक्र करने की जरूरत तो उनकी है जो देखिए नहीं तुम्हारा हमें पढ़े जिससे फिक्र पड़ा है जवाब हर एक परमात्मा मिलेगा, लेकिन कल सुबह में तुम आ जाओ हम और हमारे साथ चलो हम तुमको ले जाएंगे और जिसका जरा कम करके ऐसे लोगों के पास जाकर देते हैं बहुत ही अहम होता है, हमारा भी मालूम करने का नहीं होता, उसको सीखना और सीखकर एक जगह पर जमात गई तो वो लोग जमात के मुखालिफ थे, उनका तुम क्यों आए, क्योंकि हम वहां सीखा है नमाज की दावत देने के लिए आए, क्योंकि नमाज की दावत तो हम दे देंगे, चल रहा तुम नमाज की दावत दो, जहां नमाज की दावत है। दूसरे दिन वो इमाम और दूसरे लोगों ने मिलकर 20 नौजवानों को तैयार किया कि जैसे ही बजट की अजान हो तो गांव में घूमो और हरे को जगाओ, और जो न उठे उसका पलंग उठाकर मस्जिद में ले आओ, जहां मस्जिद के शहर में रखो। और वो गांव वाले और वो नौजवान भी तैयार हो गए और उठाना शुरू कर दिया वहां, और वो नहीं उठे तो पलंग उठाया दराजे की तरह लाकर एक दिन दो दिन तीन दिन वो भी उनका आ गया गुस्सा। तीसरे दिन उन्होंने डंडा रख दिया पहले से पलंग के नीचे, जैसे ही ये गए नमाज की दावत देने के लिए वो डंडा निकाला और फिर आपस में लड़ाई हुई, पूरा गांव लड़ा आपस में, ये तरीका है नमाज की दावत में, पूरे गांव को तुमने लड़ाया। एक मेरे चाहे देते नमाज की दावत की तरह बुरी बात का हुक्म दे, बुरी बात से रोक और इस पर जो कुछ तकलीफ हो उस पर सब्र करना, ये सब्र का रास्ता है, पहले सब्र सीखो फिर ये काम करो, इन नजारे के काम की रोको, ये हिम्मत के कामों में से है। वाकई दावा। Thank you.